जला है जिस्म जहां दिल भी जल गया होगा, जला है जिस्म जहां दिल भी जल गया होगा, उरेदते हो जो जो क्या है हर एक बात पे कहते हो तुम के तू क्या है। शोले में ये करिश्मा ना बालक में ये अदा, ना शोले में ना शोले में ये करिश्मा ना शोले में ये करिश्मा न बर्क में ये आदा, कोई बताओ के वो शौक तुंद को क्या है हर एक बात पे कहे जब आँख से ही न टपका तो फिर लहू क्या है हर एक बात कहते हो तुम के तू क्या है हर एक बात पे। رہی نہ طاقت گفتار, اور اگر ہو بھی تو کس امید پہ کہیے کہ آرزو کیا ہے, ہر ایک بات پہ کہتے ہو تم کہ تو کیا ہے, تم ہی کہو کہ یہ انداز گفتگو کیا ہے, ہر ایک بات پہ صاحب پھرے ہے اتراتا, ہوا ہے شاہ کا شاہ کا شاہ کا مصاحب, ہوا ہے شاہ کا مصاحب پھرے ہے اتراتا, وگر نہ شہر میں غالب کی آبرو کیا ہے, ہر ایک بات پہ کہتے ہو تم کہ تو کیا ہے, کیا ہے ہر ایک بات پہ کہتے ہو تم کہ تو کیا ہے ہر ایک بات.